وعباد الرحمن، الرحمن کے بندے کون ہیں؟ جو ذکر اور شکر کی صفت سے لبریز ہیں، جو اس کو پہچانتے ہیں اور اس کے شکر گزار ہیں، اور پھر اپنے آپ کو اس کے حوالے کیے ہوئے ہیں، تو رحمان ان کو اپنا بندہ کہتا ہے۔ ان کے انداز کیا ہیں؟ ان کی شخصیت کیا ہے؟ الذین یمشون علی الارض ہونا، جو زمین پر نرم چال چلتے ہیں، کیونکہ غور و فکر کے عادی ہیں نا، اور دل میں شکر کے جذبات بھرے ہوتے ہیں، تو اندر کی کیفیت اخلاق میں بھی جھلکتی، انداز میں بھی جھلکتی۔ یہاں کسی مصنوعی چال کا ذکر نہیں ہے، یہاں اس چال کا ذکر ہے جو انسان کے اندر کی عکاسی کرتی ہے، اور اس کے لیے لفظ ہونن استعمال ہوا ہے، ہے واو نون ہون۔ انسان کا کسی ایسے موقع پہ نرمی کا اظہار کرنا جس میں اس کی سبکی نہ ہو، اور یہ قابل ستائش ہے۔ ہونن میں ایسی نرمی جس میں نہ مسکینی ہے اور نہ ہی غیر ضروری عاجزی ہے، جس میں نہ کوئی شیخی بگاڑنا ہے، نہ ہی کوئی تکبر ہے، وقار ہے، تواضع ہے، ہمبلنس ہے۔ اور اس کی بہترین مثال رسول اکرم صلی اللہ علیہ وسلم کی چال ہے، کیونکہ آپ ہمارے لیے بہترین نمونہ بھی تھے۔ احادیث میں آپ کی چال کے بارے میں تفصیلات موجود ہیں کہ جب آپ چلتے، قدم جما کے چلتے تھے، آپ تمام لوگوں سے تیز چلتے تھے، آپ کی چال بہت خوبصورت اور سکون کے ساتھ ہوتی تھی۔ تیز چلنے میں یہ نہیں کہ ادھر ٹھوکر مار، ادھر ٹکرا، اس کو دھکا دے، یہ نہیں۔ ایک طرف تیز ہوتی تھی، دوسری طرف سمٹی ہوئی ہوتی تھی، پھر سکون کے ساتھ ہوتی تھی، ہش ہش کرتے نہیں۔ حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ میں نے آپ صلی اللہ علیہ وسلم سے زیادہ خوبصورت کوئی چیز نہیں دیکھی۔ حضرت حسان بن ثابت کیا کہتے ہیں؟ وأحسن منك لم تر قط عيني، تجھ سے زیادہ حسین میری نگاہ نے کبھی کوئی دیکھا ہی نہیں۔ اور آپ کی ذات کے بارے میں ایسی ڈسکرپشن جو ہے، یہ کسی شخصیت پرستی پر مبنی نہ تھی، ان کی گہری آبزرویشن اور محبت پر مبنی تھی۔ اور یہ گہری آبزرویشن کیوں چاہیے تھی؟ کیونکہ آپ کے طریقوں اور آپ کی سنت کو فالو کرنا مقصود تھا، آپ کی ذات کو پوجنا نہیں تھا۔ تو کہتے ہیں کہ میں نے آپ سے زیادہ خوبصورت کوئی چیز نہیں دیکھی، گویا سورج آپ کے چہرے مبارک پہ چلتا ہے۔ وہ عربی زبان کا جو ترجمہ ہے اس میں یہ مفہوم پوری طرح تو ادا نہیں ہو رہا، اور میں نے کوئی شخص آپ سے زیادہ تیز رفتار نہیں دیکھا، گویا آپ کے لیے زمین کو لپیٹ دیا جاتا تھا۔ ہم تو ہر معاملے میں پریشان ہوتے تھے، لیکن آپ کوئی پرواہ نہ کرتے تھے۔ یعنی چھوٹی چھوٹی باتوں پہ ہم پریشان ہو کے بیٹھ جاتے، جیسے ہم لوگوں کو بھی عادت ہے نا، چھوٹی چھوٹی باتوں پہ چہرے پہ ایسے تفکرات اور ہوائیاں اڑ رہی ہوتی ہیں، ماتھے پہ بل پڑ رہے ہوتے ہیں، سر جھک جاتے ہیں، چھوٹی چھوٹی بات پہ اپسیٹ ہو جاتے ہیں، یا اپ سائڈ ڈاؤن ہو جاتے ہیں، یا ڈاؤن سائڈ اپ ہو جاتے ہیں۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ ہم تو ہر معاملے میں پریشان ہوتے تھے، لیکن آپ کوئی پرواہ نہ کرتے تھے، یعنی ہر چیز میں ریلیکس ہوتے تھے۔ اور یہ کیفیت بھی کب آتی ہے؟ جب انسان اپنے آپ کو اللہ کے حوالے کر دیتا ہے۔ عباد الرحمن، عبد سے، عبد کون ہوتا؟ غلام، بندہ، بس حوالے کر دیا۔ حضرت عمر فرماتے ہیں کہ آپ اس طرح چلتے تھے، یوں نظر آتا تھا کہ جیسے آپ کسی نشیبی جگہ پر اتر رہے ہیں، یعنی اوپر سے نیچے آ رہے ہیں، اتنے قدم جما کے چلتے تھے۔ ایک بار انہوں نے کہا کہ آپ اس طرح چلتے تھے جس طرح کوئی شخص اترتا ہے، اور چڑھنے والے کی چال بھی اسی طرح ہوتی ہے، کیونکہ چڑھتے وقت بلندی میں، جیسے پہاڑ پہ چڑھنا ہو، تب بھی تو قدم جما کے چلتے ہیں۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے الفاظ میں، ایسی چال اس شخص کی ہوتی ہے جو اولو العزم، عالی ہمت اور بہادر ہو، کیونکہ اندر بہادری ہوگی، اندر عزم ہوگا، ارادے ہوں گے، اچھے خیالات ہوں گے، تو نتیجہ کیا ہوگا؟ چال بھی عمدہ ہوگی، اور اگر اندر پریشانی ہے تو چال میں بھی پریشانی ہو، اندر تکبر ہے تو چال میں بھی تکبر ہو جائے گا. وعباد الرحمن الذين يمشون على الارض هونا، رحمان کے بندے تو وہ ہوتے ہیں جو زمین پر تواضع کے ساتھ چلتے ہیں، یعنی نہ تو وہ سستی سے چلتے ہیں، نہ ہی کوئی ڈھیلا پن ہوتا ہے، نہ وہ چال مریل ہوتی ہے، بلکہ ان کی چال پروقار ہوتی ہے جو ان کی مجموعی شخصیت کی آئینہ دار ہوتی ہے. انسان کی چال کس سے تعلق رکھتی ہے؟ انسان کی چال اگرچہ اس کی ظاہری شخصیت کو نمایاں کر رہی ہوتی ہے، لیکن دراصل وہ اس کی اندرونی کیفیت کی عکاس ہوتی ہے. چال میں انسان کا اندر جھلک رہا ہوتا ہے. کوئی شخص کتنا سمجھدار ہے، کتنا بہادر ہے، کتنا عقل مند ہے. اسی لیے آپ دیکھتے ہیں کہ ایک بچے کی چال، ایک بگڑے ہوئے شخص کی چال، ایک جاہل کی چال، ایک عالم کی چال، ایک مہربان انسان کی چال، ایک عاجز انسان کی چال، ان سب چالوں میں فرق ہوتا ہے. بہت سے قیافہ شناس صرف چال دیکھ کر انسان کا مزاج بتا دیتے ہیں کہ کس قسم کا شخص ہے. بعض وقت میں جب دین پڑے ہوئے لوگوں کو، اور اس سے مراد آپ ہی ہیں، کئی باہر کے لوگوں کی طرف میرا اشارہ نہیں ہے، دیکھتی ہوں تو مجھے ایسا لگتا ہے جیسے کسی شدید پریشانی کا شکار ہیں. یعنی اگر میں کسی کو کہوں نا وہاں سے اٹھ کر آگے آ جائیں، تو ٹھیک ہے بزرگ خواتین کی تو مجبوری ہوتی ہے، اور عورتوں کی بعض وقت بڑھاپے کے ساتھ ساتھ، عمر کے زیادہ ہونے کے ساتھ ساتھ کیلشیم کی کمی کی وجہ سے چال پہ فرق پڑ جاتا ہے، وہ تو بیماری کی وجہ سے قدرتی بات ہے. لیکن ینگ گرلز مجھے سمجھ نہیں آتی کہ وہ کیوں اتنی لڑکھڑا کے چلتی. چلیں گے، رک جائیں گے، سوچ رہے ہیں، پھر چلیں گے، کوئی پتہ نہیں آگے کون بیٹھا ہو، کس سے ٹکرا رہے ہیں. بے مقصد انسان اس طرح چلتے ہیں. جس کی زندگی میں مقصد ہوتا ہے وہ تو ایک لمحہ بھی ضائع نہیں کر سکتا. جس کو منزل تک پہنچنا ہے وہ تو بہت سنبھل کر اور بہت تیزی کے ساتھ اپنا فاصلہ طے کرے گا. وہ تو افورڈ ہی نہیں کر سکتا کہ صرف چلنے میں ہی گھنٹہ لگا دے اور وقت ضائع کر دے. اب یہ ہے کہ یہ آیت تو ہم نے پڑھ لی، لیکن ہونن میں کیا کچھ آتا ہے اس کو ہم ابھی تک نہیں جانتے، کیونکہ بہت سی ایسی چیزیں دیکھنے میں آتی ہیں کہ میں سوچتی ہوں کہ اگر انسان انسان کو ایسے چلتے ہوئے دیکھ کر ناپسندیدگی کا اظہار کرتا ہے تو اللہ تعالیٰ کو یہ چالیں کیسے پسند آئیں گی. یعنی کچھ چالیں ایسی ہوتی ہیں کہ سمجھدار لوگ دیکھتے ہی چلنے والے کو ناسمجھ قرار دیتے ہیں. اس شخص میں کوئی سمجھ نہیں، یہ پڑھا لکھا شخص نہیں لگتا، اس شخص میں کوئی خدا کا خوف نہیں. تو اس لیے ہم سب کو اپنی چال کی طرف توجہ دینے کی ضرورت ہے. اور اگر کچھ ایسی چیزیں آپ کے سامنے رکھی جائیں جس سے آپ اپنے آپ کو چیک کر سکیں، تو میرے خیال ہے اس سے بھی آپ کو انشاءاللہ تعالیٰ ہیلپ ہوگی. پہلی بات یہ کہ اس آیت کے دو رخ ہیں. نمبر ایک یہ کہ چال سے مراد چال ہی ہے، واک، ٹھیک ہے. دوسرا جو معنی ہے اس کا، وہ چال میں ہر طرح کی ایکٹیویٹی آپ کی آ جاتی، کیونکہ کوئی بھی کام کرنے کے لیے آپ کو چلنا پڑتا ہے، آپ کی موومنٹ مراد ہے. نمبر ایک واک مراد ہے اور نمبر دو موومنٹ. مثلا اگر آپ بیٹھے ہیں کام کر رہے ہیں، آپ کو پانی پینا ہے اور کچن تک جانا ہے، تو آپ کیا کریں گے؟ چل کے جائیں گے نا کہ نہیں؟ آپ کو کسی سے ملاقات کے لیے جانا ہے تو آپ کو چلنا پڑے گا. آپ کو نماز پڑھنی ہے، آپ کو وضو کرنے کے لیے جانا ہے تو چلنا پڑے گا. گویا آپ دیکھیں گے کہ ہم چھوٹے چھوٹے کاموں سے لے کر بڑے بڑے کاموں تک چلنے کے محتاج ہوتے ہیں، تو چلنا بہت ضروری ہوتا ہے. تو چال کا پہلا مطلب کیا ہوا؟ چال از چال، یعنی واک، آپ کے چلنے کا انداز، آپ کے چلنے کا سٹائل. اور دوسرا چال سے مراد موومنٹ، چھوٹے چھوٹے کاموں کے لیے بھی آپ کا چلنا، پھرنا، اٹھنا، بیٹھنا، لینا، دینا، آگے پیچھے ہونا، یہ بھی اس میں آتا ہے، جو اس کا ایک وسیع معنی بنتا ہے. تو جب ہم یہ کہتے ہیں کہ وہ عباد الرحمن، رحمان کے بندے وہ ہوتے ہیں، یمشون علی الارض ہونن، جو زمین پر آہستگی سے چلتے ہیں، تو پھر ہونن سے مراد کیا ہے؟ آہستگی سے مراد کیا ہے؟ کیا آہستگی سے مراد سلو چلنا ہے؟ نہیں. مریل چال چلنا ہے؟ نہیں. اگر جلدی جانے کی کہیں ضرورت ہو تو لٹک لٹک کے چلنا ہے، सुस्ती के मारे चलना है और आहिस्ता चलना है क्योंकि हवनन कलश आए। तो ये हवनन कलश स्लो के माने में नहीं आया, हवनन कलश जो है वो बावकार अंदाज के लिए, नरमी के लिए, शाइस्तगी के लिए, एक प्लेजेंट पर्सनालिटी को डिपिक्ट करता है दरअसल। तो चलिए चंद एक चीजें आपको लिखवा देती हूँ कि जिसको सामने रखकर आप अपनी चाल को, अपनी मूवमेंट को परख सकते हैं। सबसे पहले तो चाल ही को कैसे चेक करना है, चाल में क्या नहीं करना। पहली बात, पांव नहीं घसीटना। अगर किसी वक्त भी आपको एहसास हो जाए कि आप पांव घसीट के चल रहे हैं तो अपने पांव उठा लीजिए। घसीट के चलना क्यों बुरा है? जो आवाज आती है वो दूसरों को अजियत देती है, वो जो पांव का घसीटना है वो दूसरों के लिए अजियत का सबब बनता है। अच्छा, नंबर दो, टहल टहल के नहीं चलना। वो क्यों? इससे वक्त जाया होता है, ठीक है। अब मसलन बाग में तो आप टहले हैं, लेकिन हर काम के लिए नहीं टहले। मसलन सड़क पे आप जा रहे हैं, बाजार जा रहे हैं, टहल टहल के चल रहे हैं तो ये एक गैर मुनासिब काम होगा। अच्छा, इसी तरह सामने देखकर चलना है। आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि जब आप चलते थे तो पीछे मुड़ के नहीं देखते थे। हमने से बाज लोग चलते आगे हैं और मुड़ मुड़ के पीछे देखते हैं, उससे क्या नुकसान होता है? किसी न किसी से टकरा जाते हैं आप, और वैसे भी देखने में अच्छा नहीं लगता। फिर इसी तरह चलते हुए कपड़े समेट के चलना है, ये नहीं कि दुपट्टा जमीन पे साथ साथ लटक रहा है या पैंचे पाँव में आ रहे हैं, या ये है कि दुपट्टे के अंदर से हाथ हिला रहे हैं और पूरी चादर साथ साथ हिल रही, झंडे लहरा रहे हैं। ऐसा नहीं चलना, बल्कि कपड़े समेट के चलना है। इसी तरह रास्तों में, बाजारों में, तालीमी इदारे में हाथ में हाथ डाल के नहीं चलना। क्यों? इससे दूसरों को तकलीफ होती है। आप दो लोग हाथ में हाथ डाल के चल रहे हैं, एक बड़ी जगह आपने समेटी हुई है, तो बाज लोग जब साथ साथ चल रहे होते हैं तो एक तो ये देखने में भी भला नहीं लगता, और दूसरे ये कि चलने में फिर इंसान अपनी पोजीशन पर नहीं चल सकता, उसमें फिर दूसरे की रियायत रखनी पड़ती। अगर वो टहल रहा है तो आपको टहलना पड़ेगा। ये तो नहीं हो सकता कि आपने किसी का हाथ पकड़ा हुआ है, आप तेज चल रहे हैं और वो पीछे आहिस्ता आहिस्ता आ रहा है, ऐसे नहीं हो सकता। तो इसलिए हाथ में हाथ डाल के नहीं चलना, अपना आप संभाल के चलना है। इसी तरह खाते हुए नहीं चलना। बाद लोग चल भी रहते हैं और खा भी रहे होते हैं। बहुत दफा ये सीन देखने में आता है कि जब कोई खाना ऑफर करता है, मसला कहीं कोई डिनर होता है या बहुत से लोग इकट्ठे खाने पे होते हैं, तो जो ही ढक्कन उठते हैं लोग, मसला एक जगह से कुछ डाला, अगला डालने से पहले चलते चलते रास्ते में कुछ खा भी लिया। ये बिल्कुल जानवरों वाली आदत लगती है ना। इंसान और जानवर में क्या फर्क है? रात में नेशनल ज्योग्राफिक पर चिंपैंजीज को देख रही थी, वो तीन तीन केले मुंह में इकट्ठे डाल रहे थे और फिर उनके टेस्ट हो रहे थे मुख्तलिफ, तो वो मुंह में डाले और भाग रहे थे। उस वक्त मुझे याद आया कि जब हम भी खाते हुए भागते हैं या चलते हैं तो ऐसे ही लगते हैं। अब ये जानवरों वाली आते हैं, कुरान पाक में अल्लाह ताला फरमाते हैं, वया अकुलून कमा तअकुलुल अनाम, ये लोग ऐसे खाते हैं जैसे जानवर खाते हैं, तो चलते फिरते खाना भी नहीं। फिर इसी तरह हाथ और बाजू बहुत नहीं हिलाने, यानी बाजू का तो हम चलते हैं तो बाजू हिल जाते हैं, कोई बात नहीं, लेकिन अब सड़क पर तो मार्च पास्ट अच्छा नहीं लगता ना। सड़क पर चलते हुए जोर जोर से बाजू मार रहे हैं, आगे पीछे कर रहे हैं, इससे आप सबको मुतवज्जे भी कर रहे हैं। और मुसलमान औरतों की चाल कैसी होती है? सूरत अन्नूर में क्या फरमाए, वला यद्रिबन बिअर्जुलिहिन्न लियअलम मा युख्फीन मिन ज़ीनतिहिन्न, कि अपने पांव इस तरह मार के न चलें कि छुपी जीनत सारी खुल जाए। तो इसमें जीनत के खुलने का भी एहतमाल होता है। फिर इसी तरह यह है कि आसपास की जरा खबर रख के चलें, ये नहीं कि अंधाधुंध चलते जाएं, कोई चीज रास्ते में उसको ठोकर मारी, उसको गिराया। क्योंकि बाज़ोकत जैसे तंग बाजारों में बाज़ोकत किसी आदमी से टकरा रहे हैं, कभी किसी के शोके से टकराया तो उसमें से कुछ गिराया, तो इन चीजों से भी परहेज करना है। ये नहीं कि आप हिजाब में हैं, गाउन में हैं और आपकी चाल ऐसी है कि जो दूसरों के लिए एक तमाशा बन जाए, ये ना हो। फिर इसी तरह यह है कि अगर आप पर कोई गम है या सोच हावी है या कोई मसाइल है आपके और वो आपको परेशान किए हुए हैं, तो उनका बोझ उठा के मत चले, यानी जरा उनको रख के चला करें। क्योंकि बाज़ों का हम अपनी सोचों में गुम होते हैं, हमें होश नहीं होता कौन पास से गुजरा, किसने हमें सलाम किया, तो फिर इसमें भी नदामत होती है। फिर इसी तरह एक ये है कि खुद तो चल रहे हैं मगर दूसरे चलते हुए उनको रोका ना करें, क्योंकि बाज़ अक़ात इतनी मुश्किल हो जाती है चलने में कि एक काम अगर आप एक जगह से लेके चले हैं दूसरी जगह तक जाने लगे हैं तो बीच में आपको 10 लोग रोक लेंगे और आप भूल जाएंगे कि आप चले किस काम को थे। अगर आपको किसी से कुछ लेन देन करना है, किसी के साथ कोई मामला है, आप चाहते हैं किसी से कुछ काम करना, तो आप उसकी जगह पर पहुंचे, आप उसको लिखकर मैसेज दे दें। लेकिन ये कोई तरीका नहीं कि कोई जा रहा है अपने काम से तो आप उसको वहीं रोक के खड़े हो जाए, रास्ता ब्लॉक कर दें। तो ये भी अजियत देने में आता है, चलने वाले को भी अजियत देना है और गुजरने वालों को भी अजियत देना है। अगर आपको किसी से कुछ काम है तो आप उसको बताइए कि आपसे मुझे काम है, और या ये कि लिखा हुआ हाथ में पकड़ाइए और उसको जाने दीजिए। और हमारा हाल तो यहाँ ये है कि कॉरिडोर में गले मिलना शुरू हो जाते हैं और फिर गपशप का सिलसिला शुरू हो जाता है और लोग पीछे अजियत का शिकार होते हैं, गुजरने वालों को रास्ता नहीं मिलता और हम अल्लाह के रास्ते में एक दूसरे के मददगार बने होते हैं। तो इसी तरह यह है कि आपकी चाल में एक अज्म, एक मकसद झलकता हुआ नजर आए, क्योंकि बेमकसद लोगों की चाल बहुत स्लो होती है और कभी इधर पांव उठाए, कभी उधर मारे, कभी उधर कभी उधर। यानी आपकी चाल में एक अज्म होना चाहिए। यही जो नेशनल ज्योग्राफिक के प्रोग्राम की मैं जिक्र कर रही हूँ, तो ये एक खातून ने एक प्रोग्राम बनाया और उसके लिए उसको कई साल लगे, 1.5 साल तक, 18 महीने तक मुसलसल वो एक जंगल में रही। तो मुझे फौरन आप लोग याद आए कि दिन का थोड़ा सा हिस्सा आप 18 महीने के लिए यहाँ आ रहे हैं, और बाज़ोकत वो नंगे पांव चल रही होती थी और 18 महीने में जाकर उसने चिंपैंजीज को अपने साथ मानूस किया। पहले तो वो उसकी शक्ल देखते ही भाग निकलते थे और जब वो भाग जाते थे तो वो कुछ भी नहीं देख पाती थी। फिर उसने अपने आप को उनसे मानूस किया, आहिस्ता आहिस्ता आहिस्ता आगे बढ़ी, फिर उन पर बहुत से टेस्ट किए, उनकी आदत का, हैबिट्स का जायजा लिया, फिर उनमें से बहुत से जो मर रहे थे उन तक वो उनके बीच में रही और कई साल तक फिर उसकी रिसर्च आगे भी चलती रही और बहुत से लोगों को उसने दुनिया भर से बुलाकर चिंपैंजीज के बारे में ट्रेनिंग दी, बताया, मालूमात फराहम की। और जब वो चलती थी तो मैं उसकी चाल देखती थी, यानी किसी वक्त भी मैंने उसको परेशान चलते नहीं देखा और किसी वक्त में भी उसको लड़खड़ाते और बेकार किस्म की चाल में नहीं देखा। हमेशा उसके कदम इतने पुख्ता होते थे और वो किसी काम के लिए ही निकल रही होती थी। उसका चलना, उसका देखना, उठना बैठना, हर चीज मुख्तलिफ थी। मैं सोचती, या अल्लाह मुसलमानों के अंदर ये मकासद कब आएंगे। तो मुझे बार बार जब मैं वो मुख्तलिफ चीजें इंटरेस्टिंग देखती थी जो मेरे लिए खुद बहुत एक नई मालूमात थी, सोचती थी कि हम कुरान में से बहुत सी इंटरेस्टिंग चीजें देखते रहते हैं, ये कुरान की आयात हम पढ़ते रहते हैं और ये लोग ईमान के बगैर कायनात की आयात पढ़ते रहते हैं। ये नहीं बिना इंसान सोचे ना, इतना करीब इंसान से मिलते जुलते, उनकी हैबिट्स इतनी ज्यादा मिलती जुलती हैं, उनकी शक्ल बहुत ज्यादा मिलती जुलती है इंसान से, तो अल्लाह ताला ने क्यों पैदा किया इनको। मैं तो सारा वक्त ये सोचती थी कि इनको क्यों बनाया अल्लाह ने, लेकिन हमें कभी ख्याल नहीं आया कि हम जाएं, कभी हम में से कोई सोचे कि ऐसी एजुकेशन हासिल करे, पढ़े लिखे समझे, फिर ऐसी चीजों पर रिसर्च करे, फिर उसको कुरान की रोशनी में लोगों के सामने पेश करे और इंसानियत की हिदायत का जरिया बने। वो लोग ये सब कुछ सीख जाते हैं, सिखाते हैं, दुनिया को बताते हैं, लेकिन बीच में बनाने वाले का नाम भी नहीं होता। और दूसरी तरफ हम हैं कि हम इन तमाम फराइज से गाफिल हैं, वरना मुसलमानों को जितना सबक दिया गया गौर व फिक्र करने का और कायनात में सैर व सियाहत का, वो शायद ही किसी और कौम को मालूम हो, लेकिन ये कि दुनिया की जरूरत के तहत, दुनिया की क़यादत करने के लिए उन्होंने ये सब काम किए। तो उस वक्त मैं तो सच पूछे हसरत से देख रही थी कि अल्लाह कभी कुरान पढ़े लोगों में भी ऐसी बाज़म चाल होगी, क्योंकि बामकसद लोग लड़खड़ा नहीं सकते इधर उधर। और फिर आप देखिए कि जो चाल होती है वो हमारी शख्सियत पे असर अंदाज होती है। जब हमारी चाल में लड़खड़ाहट है, जब हमारी चाल में टहल है और बेमकसद है हमारी चाल, तो क्या होगा, अमल भी ऐसा ही होगा। अमली जिंदगी में भी हमारे कदम जो है वो लड़खड़ाने लगेंगे और इस्तकामत नहीं रहेगी। और दूसरा हिस्सा इसका कि यमशूना में सारी मूवमेंट्स हैं, यानी सारी एक्टिविटी जो है वो मुनज्जम और मजबूत होनी चाहिए। मिसाल के तौर पर अगर मैंने ये चीज यहाँ से उठाई है तो अगर मुझे रखना तो उसको आराम से रखे, ढक से शोर मचाते हुए हर वक्त, कभी दरवाजा खोला तो धड़ से बंद किया, कापी उठा के रखी तो धड़ से रखी, वर्का पलटा तो शट शट शट करके पलटा, यानी हर वक्त हमारा एक मिजाज बन चुका है खुद नुमाई का। ये सब खुद नुमाई में आता है, यानी हम फेंक रहे हैं चीज, देखो हमको, तवज्जो करो हमारी तरफ, जोर से हम चीज पटक रहे हैं, देखो देखो हमको, हम क्या आलीशान काम कर रहे हैं। इसके सिवा क्या मकसद है, इन हरकतों की मुझे कभी समझ नहीं आई कि हम हर वक्त क्यों एक ऐसी कैफियत का शिकार होते हैं। तो यमशूना अलल अर्दि हौनन, कि उनके सारे मामलात में एक अखलाक, एक मलाहत, एक शाइस्तगी और एक महजब तरीका होता है। दुनिया की जितनी भी सिविलाइज कौमें हैं उनके अंदर ये खसूसियात तो पाई जाती हैं, लेकिन रहमान के मानने वाले इन्हीं सिफात से आरी हो गए हैं। وَعِبَادُ الرَّحْمَنِ وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا, और जाहिल जब उनसे बात करते हैं, जाहिल जब उनके मुंह आते हैं तो कह देते हैं कि तुमको सलाम हो। यानी अहले ईमान इबादुर रहमान जाहिलों के साथ उलझते नहीं हैं, दूसरे लफ्जों में बेफायदा बहसें नहीं करते। और जाहिलों से मुराद यहां बे इल्म या कम इल्म लोग नहीं, क्योंकि हम जाहिल किसको समझते हैं, जिस बेचारे के पास इल्म ना हो। यहां बे इल्म, कम इल्म या नादान नहीं, बल्कि तज बहस किस्म के लोग मुराद हैं, जिनका मकसद सिर्फ दूसरे को उलझाना होता है, बहसें करना, अपने मुखातिब को नीचा दिखाना या उसका मजाक उड़ाना या उसको लेट डाउन करना या जलील करना। तो रहमान के बंदे ऐसे लोगों के साथ उलझकर फजूल और बेहुदा बातों में पढ़कर अपना वक्त जाया नहीं करते। वो दूसरों की बेहूदगी को बर्दाश्त तो कर लेते हैं, सलाम करके कन्नी कतरा जाते हैं, लेकिन गाली का जवाब गाली से या ईंट का जवाब पत्थर से नहीं देते। वो ऐसे लोगों के करीब भी नहीं फटकते, उनसे झगड़ना तो दूर की बात, उनके पास भी नहीं जाते। और सलाम का जो लफ्ज है ये दो मौकों पर बोला जाता है, आने के मौके पर और जाने के मौके पर। यानी किसी से मुलाकात के लिए जब आप जाते हैं उस वक्त भी सलाम बोलते हैं, और जब किसी को खुदा हाफिज कहते हैं यानी अलविदा करते हैं तो उस वक्त भी। हजरत इब्राहिम अलैहिस्सलाम ने जब आज़र को अलविदा कहा था तो क्या कहा था, सलामुल्लक, वो भी इसी तरह का सलाम था। और फिर आप देखें कि यहां पर जाहिलून इस्तेमाल हुआ, जिन जहालत वाले, जहालत वाले से क्या मुराद है, यानी जाहिलाना बातें करने वाले, जो इल्म रखते हों लेकिन उसके बावजूद झगड़े और बहस की रविश पर हों। और सलाम से मुराद यहां वो मसनून सलाम नहीं जो हम खासतौर पर किसी को ग्रीट करने के लिए करते हैं, यानी यहां ग्रीटिंग मुराद नहीं, ये ग्रीट करना मुराद नहीं, बल्कि अहसन तरीके से अपने आप को बचाना मुराद है। और इबादुर रहमान ऐसा रवैया किसी कमजोरी के बिना पर या किसी तकब्बुर की बिना पर नहीं इख्तियार करते, बल्कि असल मकसूद क्या है कि जिंदगी जैसी एक ही दफा मिलने वाली कीमती चीज को अच्छे कामों में लगाया जा सके, बेकार चीजों से बचाया जा सके। आम जिंदगी में इसकी मिसाल क्या हो सकती है कि एक शख्स मसलन आपसे हसद करता है या आपसे किसी किस्म की जिद रखता है या आपको पसंद नहीं करता, ऐसे में उसकी कोशिश क्या है कि वो आपको जलील करे, कमतर साबित करे। तो उसकी कोशिश ये होगी या उसका तरीका ये होगा कि वो आपको उकसाए, आपको गुस्सा दिलाए। लिहाजा बाजों का तो ऐसे सवाल आपसे करेगा कि जिसका कोई जवाब ना हो या जिसके जवाब की कोई जरूरत ना हो। बाजों का तो वो एतराज करेगा, नुक्ताचीनी करेगा। बाजों का तो आपको बेमकसद और फजूल किस्म की बहस में घसीटेगा जिसका हासिल कुछ भी ना हो, जिससे कोई इल्मी अमली फायदा ना हो। तो इबादुर रहमान ऐसे मौके पर बहुत कॉन्शियस होते हैं, वो एतराज के जवाब में, तनकीद के जवाब में, बहस मुबाहसे के जवाब में उस लेवल पर नहीं उतरते, वो फौरन चुकन्ने हो जाते हैं, क्योंकि वो लिमन अरादा अन यज़्ज़क्करा, अकल इस्तेमाल करते हैं, और अरादा शुकूरा, شکر کے طریقے پر ہوتے ہیں. وہ اگر زندگی میں کوئی مشکل آ بھی جاتی ہے تو وہ اپنی نعمتوں کو یاد کرنے لگتے ہیں. عموماً انسانوں کے درمیان جھگڑے, فساد, بحث مباحثے تب جنم لیتے ہیں جب ایک شخص چھیڑتا ہے تو دوسرا چھڑ جاتا ہے, گویا اپنا ریموٹ دوسرے کے ہاتھ میں دے دیتا ہے کہ جس طرح چاہو مجھ سے پلے کرو, میں تمہارے ڈسپوزل پہ ہوں. تم لڑنا چاہو تو میں لڑنے کو تیار ہوں, تم مجھے جھگڑے میں الجھاؤ تو میں اس سے زیادہ جھگڑنے کا عادی ہوں. لیکن عباد الرحمن ایسے طریقے اختیار نہیں کرتے, وہ ایسے موقع پر سمجھ جاتے ہیں, ہوش میں آ جاتے ہیں, چکنے ہو جاتے ہیں اور سلام کے ذریعے, یعنی سلامتی کا پیغام یا پیس بی اپان یو کہہ کے, ضروری نہیں زبان سے کہیں, اس میں کوئی بھی طریقہ ہو سکتا ہے, جھگڑے کے جواب میں خاموشی یا اگنور کرنا یا سنی انسنی کر دینا, کسی بھی ایسے طریقے سے کہ جس سے فساد نہ پھیلے اور ایک پیس اور امن کی فضا باقی رہے, وہ اس طریقے پر عمل کرتے ہیں. سورۃ القصص میں آتا ہے, وَإِذَا سَمِعُوا اللَّهُ وَأَعْرَضُوا عَنْهُ, جب وہ لغو بات سنتے ہیں تو اس سے اعراض برتتے ہیں. وَقَالُوا لَنَا أَعْمَالُنَا وَلَكُمْ أَعْمَالُكُمْ, اور کہتے ہیں ہمارے لیے ہمارے اعمال ہیں, تمہارے لیے تمہارے اعمال ہیں, سلام علیکم, تم پر سلام ہو, لا نبتغی الجاہلین, ہم جاہلوں سے الجھنا نہیں چاہتے. یعنی جو تم کر رہے ہو تم کرتے رہو, جو ہم کر رہے ہیں ہمیں کرنے دو, لنا اعمالنا ولکم اعمالکم, تم اپنا کام کرو ہم اپنا کرتے ہیں, ہم الجھنا نہیں چاہتے, ہم بحث میں نہیں پڑنا چاہتے, اس لیے کہ اس قسم کی بیکار بحثوں کا کچھ بھی فائدہ نہیں, اس سے کسی کے علم میں نفع مند اضافہ نہیں ہوتا, کیونکہ بحث سے کبھی بھی کوئی فائدہ مند چیز برآمد نہیں ہوتی. ضد میں آ کر جب انسان ایک دوسرے پہ وار کرتا ہے تو کبھی بھی ایک دوسرے کی پر خیر خواہی نہیں ہوتی, اس سے کوئی مسئلہ حل نہیں ہوتا. بحث میں جیتنے کی بجائے ہار جانا ہی بہتر ہوتا ہے. والذین یبیتون لربہم سجدا وقیاما, وہ لوگ اپنے رب کے حضور سجدے اور قیام میں راتیں گزارتے ہیں. کون؟ عباد الرحمن. یہاں رحمان کے بندوں کی تیسری صفت بیان کی گئی ہے کہ راتوں کو بھی اللہ کی یاد سے غافل نہیں رہتے, انہیں رات کی عبادت میں لطف آتا ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا, قیامت کے دن اللہ تعالیٰ 7 قسم کے آدمیوں کو اپنے سائے میں رکھے گا, جس دن اس کے سائے کے سوا اور کوئی سایہ نہ ہوگا. ان 7 آدمیوں میں سے ایک وہ شخص ہوگا جس نے تنہائی میں اللہ کو یاد کیا اور اس کی آنکھیں بہہ پڑی, اور یہ تنہائی دن میں نصیب نہیں ہو سکتی, کیونکہ دن میں آپ کہیں بھی روئیں کوئی نہ کوئی دیکھ لے گا آپ کو. تو وہ شخص تنہائی میں اس نے اللہ کو یاد کیا اور اس کی آنکھیں بہہ پڑی, اور خالصتاً اللہ کو یاد کر کے, یہ نہیں کہ آپ یاد کسی اور کو کر کے رو رہے ہوں یا دنیا کے کسی نقصان پہ آپ رو رہے ہوں اور کوئی دیکھے تو آپ اس کو یہ تاثر دینے کی کوشش کریں کہ میں تو اللہ کو یاد کر کے رو رہا ہوں. تو یہ لمحات صرف رات کو جبکہ سب سو رہے ہوں اسی وقت نصیب ہو سکتے ہیں. اسی لیے اللہ تعالیٰ ایسے لوگوں کو اپنے عرش کے سائے تلے جگہ دے گا, کیونکہ ان کا رونا بھی خالصتاً اللہ کے لیے ہوگا, کسی دکھاوے کے لیے نہیں. حضرت ابو امامہ سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا, قیام اللیل تہجد کی پابندی کرو, کیونکہ وہ تم سے پہلے بھی سب نیک بندوں کی عادت رہی ہے, اور وہ اللہ تعالیٰ سے تم کو قریب کرنے والی اور سیئات کا کفارہ ہے اور گناہوں سے روکنے والی چیز ہے. تو والذین یبیتون لربہم سجدا وقیاما میں عشاء اور فجر کی نمازوں کے علاوہ تہجد کی نماز بھی آتی ہے, کہ جن لوگوں کو اپنی میٹھی نیند پر اللہ کی یاد غالب آ جاتی ہے, جو اللہ کی محبت میں اپنی محبت قربان کر سکتے ہیں, یعنی نیند کی محبت. اور یہ اسی وقت ممکن ہے جب آپ رات کو وقت پہ سوئیں, اور اگر ہماری راتیں لہو و لعب میں گزرتی ہوں، گپ شپ میں گزرتی ہوں، تو پھر دوبارہ سحری کے وقت اٹھنا بہت مشکل ہو جاتا ہے. یعنی اللہ تعالیٰ نے اپنے بندے ان کو کہا ہے، عباد الرحمن ان کو کہا ہے کہ جو صرف 5 وقت کی نمازیں ہی نہیں پڑھتے بلکہ رات کی تنہائیوں میں بھی اللہ تعالیٰ کو یاد کرتے ہیں. کیونکہ یہاں پر یہ نہیں کہا کہ راتوں کو جاگتے رہتے ہیں، بلکہ کیا کہا، راتوں کو سجدے اور قیام میں جاگتے ہیں. کیونکہ جاگنے والے تو بہت ہیں، لیکن وہ جاگنے والے دنیا کے کاموں کے لیے جاگتے ہیں، اپنے نفس کی سیٹسفیکشن کے لیے جاگتے ہیں، اپنے دل کی خوشی کے لیے جاگتے ہیں. کم ایسے ہیں جو اللہ کی خوشی کے لیے جاگتے ہیں.